यस अर्पण समाचारको साथमा जय गलेश्व रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9845549728, प्रेम हिमाली, चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 9845597258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 9845546174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। समाचार सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दै, पार्टी फुर्को हल्ला चलाएर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर गर्न खोज्ने प्रति ए माओवादी नेता बाबुराम भट्टराई आक्रोशित। बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै तनहुँमा चट्याङ पर्दा एकजनाको ज्यान गयो। देशको लोकप्रिय टेलिभिजन च्यानल जियो टिभीको प्रसारण बन्द गर्न पाकिस्तानी सरकारको आदेश र ब्राजिलद्वारा सर्बिया पराजित, घरेलु समर्थक असन्तुष्ट। अब खबर विस्तारमा। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ। दिउँसो 1 बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनका विषयमा छलफल हुने सचिव युवराज गेवालीले जानकारी दिनुभएको छ। छलफलका लागि विधानको मस्यौदा सदस्यहरूलाई वितरण गरिसकेको पनि उहाँले बताउनु भएको छ। विधान संशोधनमा प्रस्तावना, झण्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ। यसै गरी 125 सदस्यीय केन्द्रीय कमिटिमा अध्यक्ष पछि दोस्रो मर्यादामा वरिष्ठ नेता, 3 उपाध्यक्ष, 5 सचिव सहितको 11 सदस्य रहने पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ। एमालेको 9 महाधिवेशन आउने असार 19 गतेदेखि राजधानीमा हुँदैछ। हरेक वर्ष जुन 12 मनाइने बालश्रम विरुद्धको विश्व दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। यही क्रममा काठमाडौँ उपत्यकाका 5 नगरपालिकाले बालश्रम विरुद्धको विश्व दिवसका अवसरमा संयुक्त रूपमा आजदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन्। 5 नगरपालिकाले बालश्रम मुक्त नगर बनाउने लक्ष्यका साथ संयुक्त र आफ्नो स्तरमा जनचेतनामूलक कार्यक्रम गर्ने भएका हुन्। उनीहरूले बालश्रमका विषयमा कविता, निबन्ध प्रतियोगिता, बाल भेला, बाल मैत्री, सुशासन विषयमा तालिम लगायत कार्यक्रम गर्ने जनाएका छन्। ए माओवादीका नेता बाबुराम भट्टराईले पार्टी फुटको हल्ला चलाएर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर गर्ने र पार्टी कब्जा गर्ने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बन्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्विटर मार्फत स्टाटस लेख्दै भट्टराईले यस्तो आक्रोश व्यक्त गर्नुभएको हो। भट्टराईले वैचारिक राजनैतिक र साङ्गठनिक कार्यदिशाको विकास गर्नुपर्नेमा पनि जोड दिनु भएको छ। समयानुकूल नयाँ शक्तिको निर्माण गर्नुपर्ने उहाँले दोहोर्याउनु भएको छ। पेट्रोलियम पदार्थ आपूर्ति तथा वितरणमा नेपाल आयल निगमको 4.5 दशकभन्दा बढीको एकाधिकार खोसेर प्रतिस्पर्धी बनाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। समितिले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न निजी क्षेत्रको प्रवेश खुल्ला गरिनुपर्ने सुझाव दिएको हो। निगमको व्यवस्थापन सुधार चुहावट नियन्त्रण तथा मूल्य समायोजनबारे अध्ययन गर्न सभासद पदम नारायण चौधरीको संयोजकत्वमा उच्चस्तरीय संसदीय समिति गठन भएको छ। समितिले पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रक्रियाबारे एक महिना अध्ययन गरेर शुक्रबार संविधान सभा अध्यक्ष सुभाष नेङमाङलाई प्रतिवेदन बुझाएको हो। व्यवस्थित कानुन बनाएर पेट्रोलियममा निजी क्षेत्रको प्रवेश खुल्ला गर्न सके सहज आपूर्ति हुने देखिन्छ, प्रतिवेदन उद्धृत गर्दै समितिका सदस्यले बताएका छन्। समितिको प्रतिवेदनमा प्रतिस्पर्धामा पेट्रोलियमको आपूर्ति र वितरण गर्न निजी क्षेत्रलाई पनि देऊ, 6 महिनाभित्रमा पेट्रोलियम ऐन बनाएर लागू गर, रक्सौल अम्लेखगंज 41 किलोमिटर लामो पेट्रोलियम पाइपलाइनको निर्माण चाँडो सुरु गर, तेल लोडदेखि अनलोड नभएसम्म ट्याङ्करलाई हेर्न मिल्ने जिआइएस म्यापिङ प्रणाली राख्नु र रातो निलो सिलिन्डरको अवधारणा तत्काल कानुनमा ल्याउन सुझाव दिएको छ। तनहुमा आज बिहान चट्याङ पर्दा एकजनाको ज्यान गएको छ। आज बिहान 3 बजे परेको चट्याङ लागेर घाइते भएका ब्यास नगरपालिका वडा नम्बर 9 दुम्सीकोट बस्ने 41 वर्षका लेखबहादुर भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। घरमा चट्याङ परेर घाइते भएका भुजेलको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भुजेलको शव दमौली अस्पतालमा राखिएको छ। मापदण्ड मिचेर बनाइएका सूर्यविनायकको 48 वटा र गत्था घरको 16 वटा गरी 64 वटा घर भत्काइने भएको छ। काठमाडौँ उपत्यका नगर विकास प्राधिकरण कार्यालय भक्तपुरले सडकको मापदण्डभित्र पर्ने घर टहरा भत्काएर सडक विस्तार गर्न चालु आर्थिक वर्षभित्रै मापदण्ड मिचेर बनाइएका घर टहरा भत्काउने भएको हो। कार्यालयले सूर्यविनायक चोकबाट गणेश मन्दिर जाने सडकको दायाँ बायाँ मापदण्ड विपरीत रहेको 48 वटा घर टहरा भत्काउने भएको कार्यालयका प्रमुख वसन्त कुमार राईले जानकारी दिनुभएको छ। 1 किलोमिटर सडकभित्रको सो घरहरू चालु आर्थिक वर्षभित्र भत्काउनका लागि चिनो लगाउने काम सकिएको छ। यसै गरी मध्यपुर ठिमीको गट्ठा घरबाट सानो ठिमी जाने 1 किलोमिटर सडकको दायाँ बायाँ मापदण्ड विपरीत बनाइएका 16 वटा घर पनि भत्काइने भएको छ। कार्यालय प्रमुख राईका अनुसार चिनो लगाउने कार्य सकिएको र चालु आर्थिक वर्षभित्रै मापदण्डभित्रको घर टहरा भत्काइने भएको छ। मापदण्ड विपरीत रहेर भत्काइने घरहरूको क्षतिपूर्ति लिनका लागि आवेदन लिने काम भइरहेको छ। मापदण्ड विपरीत रहेर भत्काइने घरहरूको क्षतिपूर्ति लिनका लागि आवेदन लिने काम भएको छ। क्षतिपूर्तिका लागि आवेदन दिएर आफै भत्काउनेलाई समय दिएको र अटेर गरी नभत्काइ बस्नेलाई कार्यालयले डोजर लगाएर भत्काइदिने पनि राईले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय डोटीले केही समय यता बजार अनुगमन गर्ने कार्यलाई तीव्र बनाएको छ। हरेक वर्ष दसैँ तिहारलाई मात्रै लक्षित गरी बजार अनुगमन हुँदै आएकामा जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमनलाई तीव्र बनाएपछि आम उपभोक्ताहरू खुसी बनेका छन्। यसै क्रममा जिल्ला प्रशासन कार्यालय डोटीका बजार निरीक्षक तथा प्रशासकीय अधिकृत आनन्द पौडेल नेतृत्वको टोलीले सिलगढीका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार 4 वटा मेडिकल, 4 वटा होटल र 16 वटा किराना पसलमा गरिएको अनुगमनबाट म्याद गुज्रिएका 1 पेटी फ्रुटी, 1 पेटी फलफुल, 5 किलो लेबल नखुलेको आँटा र केही औषधि नष्ट गरिएको छ। यसै गरी आम उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखी छड्के बजार अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द पौडेलले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, एकीकृत नेकपा माओवादीमा डाक्टर बाबुराम भट्टराई पक्षले पार्टीभित्रै अर्को पार्टी बनाएको आरोप लाग्नुलाई तपाईँ के भन्नुहुन्छ? ए होला पनि, बी षड्यन्त्र होला, र सी नाटक मञ्चन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा वीरगञ्ज सडक खण्ड खुला छ, त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैबाट पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेती बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब विदेशका खबर। पाकिस्तानी सरकारले देशको लोकप्रिय टेलिभिजन च्यानल जियोटिभीको प्रसारण बन्द गर्न आदेश दिएको छ। विद्युतीय सञ्चार माध्यम नियामक प्राधिकरणले रक्षा मन्त्रालयको आग्रहमा जियोटिभीको प्रसारण 15 दिनका लागि बन्द गर्न आदेश दिएको हो। साथै टेलिभिजनलाई 1,00,000 अमेरिकी डलर जरिवाना तिर्न पनि भनिएको छ। जियोटिभीमाथि 2 महिना अघि पाकिस्तानी गुप्तचर संस्था आईएसआईको मानहानि गरेको आरोप लागेको थियो। जियो टिभीले आफ्ना पत्रकार हमिद मिरमाथि आईएसआईले आक्रमण गरेको आरोप लगाएको थियो। गएको अप्रिलमा कराचीको सडकमा गोली प्रहार भएपछि मिर घाइते हुनुभएको थियो। जियो टिभीले प्राधिकरणले प्रसारण बन्द गर्न दिएको आदेश पक्षपातपूर्ण भएको बताएको छ। गएको अप्रिलमा नै प्राधिकरणका केही सदस्यले जियो टिभीको अनुमति नै रद्द गर्न निर्देशन दिएका थिए, तर प्राधिकरणले तत्कालका लागि त्यो निर्देशन स्थगित गरेको थियो। र अन्तमा खेल समाचार। विश्वकप अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलले सर्बियालाई पराजित गरेको छ। पछिल्लो 16 खेलमा 15 जित हात पार्ने क्रममा ब्राजिलले 1-0 जित निकालेको हो। तर साउ पाउलोमा भएको खेलमा ब्राजिलको प्रदर्शनप्रति समर्थक खुसी देखिएनन्। झन्डै 1 घन्टासम्म गोल गर्न नसकेकोमा घरेलु समर्थक असन्तुष्ट बने। खेलको 57 मिनटमा ब्राजिलका फ्रेन्डले गोल गरे। डिबक्स एरियामा 2 डिफेन्डरको बिचमा रहेका फ्रेन्डले थिएगो सिल्भाको लामो पासमा लड्दै हानेको बल गोलमा परिणत भएको हो। 30 मिनटमा सर्बियाले काउन्टर आक्रमणमा राम्रो मुभ बनाएको थियो, तर ब्राजिलका गोलरक्षकले असफल पारे। लगतै डेभिड लुइसले क्रालियर गरे। खेलको 74 मिनटमा ब्राजिलका नियामारले गोल गरेका थिए, तर फ्रेन्डलीले अफसाइड लिए। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 9845049728, प्रेम हिमाली चैनपुर, मोबाइल 9845568075, र दीपक बस्नेत चैनपुर, मोबाइल 9841597258।